اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر گونجی تھی کربلا میں جس دم اذان اکبر، چھائی تھی ایک اداسی ہر سمت کربلا پر۔ اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر کیسی اذان ہے یہ سب کو رلا رہی ہے، ظلم و ستم کے مارے دل کیوں دکھا رہی ہے، رہ رہ کے ان دلوں سے آواز آ رہی ہے، ہم کیسے جئیں اکبر تیری یہ اذان سن کر۔ اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر دھڑکا ہے دل پھپی کا کہتا ہے ہائے ہائے، اکبر اذان تیری ہم سے نہ سنی جائے، تو ہی بتا کے غم یہ کیسے پھپھی اٹھائے، رو داد دل تڑپ کر کہتی ہوں علی اکبر۔ اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر روتی ہے غم کی ماری ماں کا یہی ہے کہنا، اے لال اذان سن کر ان آنسوؤں کا بہنا، تھمتا نہیں ہے کیا غم یوں ہی پڑے نہ سہنا، ایک چوٹ لگی دل پر اکبر اے میرے دل بر۔ اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر سن کر اذان اکبر سرور نے کہا بیٹا، منہ کو ہے فرت غم سے لو آ گیا کلیجا، اب تیری اس اذان کا نکلے گا کیا نتیجہ، میں جانتا ہوں اکبر گزرے گی جو بھی تجھ پر۔ اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر अल्लाहु अकबर। होके सवार हवा पे पहुंची अजा मदीना, सुगरा ने कहा सुन के महजून दिल हजीना, बिन आपके ये ख्वाहर जी पाएगी कभी ना। फरियाद है बिरादर ले जाओ हमें आकर। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर। टूटे हुए दिलों की कहती है अश्क बारी, हम पर गिरा बहुत है अकबर अजा तुम्हारी, ये बार हम उठा ले ताकत कहाँ हमारी। देखो ऐ अली अकबर रोते हैं सब तड़प कर। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर। क्या दर्द है अजा में जाने ये क्या जमाना, है ये अजान अकबर एक दर्द का फसाना। समझेगा वही जिसने अकबर को है पहचाना, हम सूरते पयंबर है जान दिले सरवर। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर। फूफियों के लब पे नौहा, माँओं के लब पे आहें, दर्दो अलम में डूबी बहनों की हैं निगाहें। मुश्किल बहुत है सबकी अब जिंदगी की राहें, कांटे पड़े हैं अक्सर हर एक रह गुजर पर। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर। इस दौर की अजाने कहती है सदाकत से, हमने बका है पाई अकबर की इनायत से। हो यूं ही अजा पहले हर एक इबादत से, ओ मेहर खुदा हम पर ईदम तदमे महशर। अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर। शबीर अजान अकबर ने ये असर है छोड़ा, बातिल के हर एक बुत को साबिर अजान तोड़ा। ये अजमत अकबर है इंसान जान थोड़ा, हर वक्त हर एक लब पर हो नाम अली अकबर। अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु